तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। मनभित्रका कुरा, आवाजका झन्कार, यो हो तपाईँकै कार्यक्रम गजल संसार। म सञ्चालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नुहोला, मात्र हाम्रो संसार अनलाइन रेडियोमा। लगन गर्नुहोस् hsradio.hamrosansar.net। मीठा मीठा सुनाउ बात गजल संसारमा, मीठा मीठा सुनाउ बात गजल संसारमा, गजल लेखी देव साथ गजल संसारमा। भेदभाव छैन यहाँ आफ्नो पराईको कुनै, भेदभाव छैन यहाँ आफ्नो पराईको कुनै, तल्लो माथ्लो छैन जात गजल संसारमा, मिठा मिठा सुनाउ बात गजल संसारमा। माया प्रेम स्नेहले जीवन फुल्छ सधैँभरि, माया प्रेम स्नेहले जीवन फुल्छ सधैँभरि, छल छाम छैन घात गजल संसारमा, मिठा मिठा सुनाउ बात गजल संसारमा। सुख दुख पीर व्यथाका हुन्छ कुराकानी, सुख दुख पीर व्यथाका हुन्छ कुराकानी, सुनाउँदै कटाउ रात गजल संसारमा, मिठा मिठा सुनाउ बात गजल संसारमा। देश काल परिस्थिति सबले गजल बोल्दा, देश काल परिस्थिति सबले गजल बोल्दा, लठ्याउँदै लगाऊ मात गजल संसारमा, मिठा मिठा सुनाउ बात गजल संसारमा। गजल लेखी देव साथ गजल संसारमा। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै एचएस अनलाइन रेडियो डट हाम्रो संसार डट नेटको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका तमाम गजल अनुरागी, गजल पारखी एवं गजल सर्जक मनहरूप्रति हार्दिक स्वागत गर्न चाहन्छु। प्रत्येक हप्ताको सोमबार इजरायलको समयअनुसार दिनको ठिक 2 बजेदेखि 3 बजेसम्म र नेपाली समयअनुसार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ। आज पनि तपाईँले नै लेखी पठाउनु भएका शब्दहरू समेट्न आइसकेकी छु। म सञ्चालिका शान्ति पाखरिन भने प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ उद्धव तामाङले। आज पनि मैले तपाईँले नै माया गरेर मेल गरी पठाउनु भएका थुप्रै थुप्रै गजलहरू लिएर आएकी छु। साथै गजल लेख्न चाहनुहुन्छ तर गजल कसरी लेख्ने र गजलको नियम थाहा नपाउनु भएका श्रोताको लागि पनि आज गजल लेख्ने तरिका बताउने प्रयास गर्नेछु। आशा छ यहाँले यो नियम र तरिका जानिसक्नु भएपछि पक्कै पनि गजल कोर्नुहुनेछ र आज समयले साथ दिएसम्म तपाईँको गजलहरू समेट्ने प्रयास गर्ने नै छु। साथै सुरुदेखि अन्त्यसम्म यहाँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ आज यो कार्यक्रमको ढोका उगार्ने जमर्को गर्दछु। सुरुमा मैले वाचन गरेँ भक्तपुर सरलाई साथ स्थायी निवासी साहित्य अनुरागी मोहन बिहानीजीको गजल। हामीलाई यति सुन्दर गजल हजुरले गजल संसार कार्यक्रमको नाम रदीप राखी लेखेर पठाउनु भएकोमा मोहनजीप्रति हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसरी नै गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउन चाहन्छु। र यो गजल रहेको छ साहित्य अनुरागी खकेन्द्र साउथ समर्पणजीको। हजुर, उहाँको गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। बित्यो जीवन अँधेरोमै घाम पाउला भन्दा भन्दै, बित्यो जीवन अँधेरोमै घाम पाउला भन्दा भन्दै, तुहिएर गयो आशा काम पाउला भन्दा भन्दै। कति वर्ष पछि होलान् भरियाका आशै आसमा, कति वर्ष पछि होलान् भरियाका आशै आसमा, मेहनत र पसिनाले दाम पाउला भन्दा भन्दै, बित्यो जीवन अँधेरोमै घाम पाउला भन्दा भन्दै। कठै आमा थाकी होलिन् मेरो आउने बाटो कुर्दै, कठै आमा थाकी होलिन् मेरो आउने बाटो कुर्दै, तन्मा वस्त्र भोको पेटले माम पाउला भन्दा भन्दै, बित्यो जीवन अँधेरोमै घाम पाउला भन्दा भन्दै। अपहेलित तिरस्कृत जनताले धन जस्तै, अपहेलित तिरस्कृत जनताले धनी जस्तै, समाजभित्र अलिकति ठाम पाउला भन्दा भन्दै, बित्यो जीवन अँधेरोमै घाम पाउला भन्दा भन्दै। भन्दा भन्दै सारा आशा उडाइदियो गरिबीले, भन्दा भन्दै सारा आशा उडाइदियो गरिबीले, मैले पनि पहिचान र नाम पाउला भन्दा भन्दै, बित्यो जीवन अँधेरोमै काम पाउला भन्दा भन्दै, तुहिएर गयो आशा काम पाउला भन्दा भन्दै। हात्तीकोट आठ आछाम स्थायी निवासी साहित्य अनुरागी खकेन्द्र साउद समर्पण जीले हाल इन्डियादेखि हामीलाई यो सुन्दर गजल लेखी पठाउनु भएको थियो। यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्दै, आगामी दिनहरूमा पनि तपाईँले आफ्नो गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। अब भने एउटा साङ्गीतिक गजल जोड्न चाहन्छु। शब्द रहेको छ सैदै कामदारको, भने स्वर रहेको छ हीरा राणाको, मैले यो दिलभरि सजाएँ उसैलाई। हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net, तपाईको अनलाइन साथी रेडियो हाम्रो संसार। ओठबाट मुस्कान पार भयो भन्छ, ओठबाट मुस्कान पार भयो भन्छ, त्यसैले त जीवन भार भयो भन्छ। कति थियो साहस अनि महान ऊ, कति थियो साहस अनि महान ऊ, बेहोसीकै अचेल सार भयो भन्छ, ओठबाट मुस्कान पार भयो भन्छ। सुखमा पो समाज म त दुखी छु नि, सुखमा पो समाज म त दुखी छु नि, आफ्नै घर काँडाको बार भयो भन्छ, ओठबाट मुस्कान पार भयो भन्छ। सम्झाउँदा बुझ्दैन हेर्छ एक होरो, सम्झाउँदा बुझ्दैन हेर्छ एक होरो, माया प्रेम खुकुरी धार भयो भन्छ, ओठबाट मुस्कान पार भयो भन्छ। गरेको थिएँ प्रयास युद्ध जित्नलाई, गरेको थिएँ प्रयास युद्ध जित्नलाई, मैदानमा नपुग्दै हार भयो भन्छ, ओठबाट मुस्कान पार भयो भन्छ, त्यसैले त जीवन भार भयो भन्छ। हजुर, साङ्गीतिक आवाज पश्चात वाचन गरे बमघा एक गुल्मी स्थायी निवासी साहित्य अनुरागी कृष्ण पौड्यालजीको गजल। यो सुन्दर शब्द लहरी गजल हामीलाई लेखी पठाउनु भएकोमा हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु कृष्णजीप्रति। र आगामी दिनहरूमा पनि तपाईँले आफ्नो गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। साथसाथै अर्को गजल उठाउन चाहन्छु, र यो गजल रहेको छ साहित्य अनुरागी तारा प्रसाद अधिकारी। हजुर, उहाँलाई इलामे गोरुवाली साइलो भनेर पनि चिनिन्छ। हजुर, इलामे गोरुवाली साइलोजीको उहाँको गजल यस प्रकार छ, र यसरी उहाँका शब्दका शेरहरू अगाडि बढेका छन्। बादलुलाई चिरेर जुन आयो किन, बादलुलाई चिरेर जुन आयो किन, महलबाट छिरेर छुन आयो किन, गरिबीको झुप्रोमा मात्र हुन्छ माया, गरिबीको झुप्रोमा मात्र हुन्छ माया, अभावमा निस्सासिँदै रुन आयो किन, बादलुलाई चिरेर जुन आयो किन, मखमली चौबन्दी धैला मैला हुँदा, मखमली चौबन्दी धैला मैला हुँदा, पँधेरीमा धोबीसरी धुन आयो किन, बादलुलाई चिरेर जुन आयो किन, सुकुमारी कोमलती रूप मन तिम्रा, सुकुमारी कोमलती रूप मन तिम्रा, अपमान र कलङ्कित हुन आयो किन, बादलुलाई चिरेर जुन आयो किन, बलिदानी अर्पित गर जहाँ खुसी मिल्छ, बलिदानी अर्पित गर जहाँ खुसी मिल्छ, आवेगमा हुत्तिएर पुनः आयो किन, बादलुलाई चिरेर जुन आयो किन, महलबाट छिरेर छुन आयो किन। इलामे दानाबारी एक गरुवा मेची स्थायी निवासी हाल दोहा कतारमा रहनु भएको साहित्य अनुरागी तारा प्रसाद अधिकारी इलामे गोरुवाले साइलोजीले हामीलाई यो सुन्दर गजल लेखी पठाउनु भएको थियो। यो सुन्दर गजलको लागि भने हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउन चाहन्छु। गजल रहेको छ साहित्य अनुरागी पावन घरती मगरजीको। उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। अझै पनि मनैभरि चाहना अधुरा छन्, अझै पनि मनैभरि चाहना अधुरा छन्, तिमीसँग नाता गास्ने बहाना अधुरा छन्, तिम्रो याद आएर त गजल लेख्न थाल्छु, तिम्रो याद आएर त गजल लेख्न थाल्छु, तर पनि अझै किन भावना अधुरा छन्, अझै पनि मनैभरि चाहना अधुरा छन्, जुनीभरि सँगै बाँच्ने रहर मेरा सारा, जुनीभरि सँगै बाँच्ने रहर मेरा सारा, सँगालेर बाँच्नुपर्ने सपना अधुरा छन्, अझै पनि मनैभरि चाहना अधुरा छन्, बिना आगो बल्ने गर्छु यादले सताउँदा, बिना आगो बल्ने गर्छु, यादले सताउँदा मुठुभरि पीडा थाती, वेदना अधुरा छन्, अझै पनि मनैभरि चाहना अधुरा छन्। तिम्रै रूप सधैँभरि नजर वरिपरि, तिम्रै रूप सधैँभरि नजर वरिपरि, समीपमै हुन अझै लहना अधुरा छन्, अझै पनि मनैभरि चाहना अधुरा छन्, तिमीसँग नाता गास्ने बहाना अधुरा छन्। हाडहाडे गुल्मी स्थायी निवासी भई हाल युएईदेखि हामीलाई यो गजल साहित्य अनुरागी पवन घरती मगरजीले लेखी पठाउनु भएको थियो। यो सुन्दर गजल लेखी पठाउनु भएकोमा हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा पनि तपाईँले यसरी नै गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। अब भने फेरि पनि साङ्गीतिक गजल जोड्नेछु। एल्बम रहेको छ संयोग भने, शब्द रहेको छ झुल्केको घामसरी छु। Happy Friendship Day. Thank you. Same to you. को भरा सारे छु फूल कई बारे तारे छु भनि देउ कि जै राख्छ भनि देउ कि जै राख्छ तिम्रो जिन्दगी भरी छु कहिले जमन बुझौ कि झैला छ खतरेको फूल सरी छु उडेको पंछी भागी छु लठिएको भमरा भाको छु रस कैबरे परे छु भनिदेऊ कि जै लाग्छ भनिदेऊ कि जै लाग्छ तिम्रो स्पर्श भरे छु सौना मन लाग्छ कहिले झुक्याई रुबाउना मन लाग्छ सल्केको भमरा भाको छु डाली कैबारे परे छु भनिदेऊ कि जै लाग्छ भनिदेऊ कि जै लाग्छ तिम्रो कल्पना भरे छु अल्झेको लाहा तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लगन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, आफ्नै मन जलाइ हिँड्छ विधाताले चुटिनेहरू, एकान्तमा बरबराउँछ सम्झनाले पागल बनी, एकान्तमा बरबराउँछ सम्झनाले पागल बनी, तडपी कति बाँचेको हुन्छ बिछोडामा छुटिनेहरू, पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, आँसु सारा पिएर बाँच्छ नसाभित्र बेहाल भई, आँसु सारा पिएर बाँच्छ नसाभित्र बेहाल भई, पश्चाताप अँगाली बस्छ भरोसामा टुटिनेहरू, पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, सम्हालिन खोज्छन् कहिले मनभित्र जले तापनि, सम्हालिन खोज्छन् कहिले मनभित्र जले तापनि, मुटु जोड्ने कोसिस गर्छ सिसासरी फुटिनेहरू, पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, चिच्याउँछ आफन्त खोजी रातभरि छटपटीमा, चिच्याउँछ आफन्त खोजी रातभरि छटपटीमा, भौता हृदय हिँडेको हुन्छ चोखो माया लुटिनेहरू, पीडा बोकी हिँडेको देख्छु निराशाले कुटिनेहरू, आफ्नै मन जलाइ हिँड्छ विधाताले चुटिनेहरू। साङ्गीतिक आवाज पश्चात वाचन गरे तोपगाछी छ झापा, हाल मलेसियामा कार्यरत हुनुभएको साहित्य अनुरागी अतीत लिङ्गदेन सुब्बाजीको गजल। हामीलाई यो सुन्दर गजल लेखी पठाउनु भएकोमा हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै अब भने तपाईँहरूलाई गजल लेख्ने केही नियमहरू बताउन चाहन्छु। गजल त्यो साहित्यिक विधा हो जुन गायन कलासँग अति घनिष्ठ सम्बन्ध राख्दै लयबद्ध सरल र प्रतीकात्मक रूपमा मतला, शेर, काफिया, रदीफ, मक्ता, तखलुस र बहर जस्ता तत्त्वहरू प्रयोग गर्दै ए ए बी ए सी ए डी ए ई ए यो शैलीमा लेखिन्छ। गजल शब्दको अर्थ इतिहासको बारेमा विभिन्न विद्वानहरूले आआफ्नै तरिकाले मत दिएका भए पनि गजलमा हुनुपर्ने मूल तत्त्वहरूमा भने त्यति धेरै मतभिन्नता पाइन्न। यहाँ हाम्रो पाठकहरू लगायत गजल सिर्जनामा पाइला टेक्दै गर्नुभएका नव आगन्तुक पाठकहरूको लागि उपयुक्त हुने हेतुले गजलका तत्त्वहरूबारे केही चर्चा गर्ने जमर्को गरेकी छु। गजलका तत्त्वहरू यस प्रकार छन्। शेर, काफिया, रदीफ, मतला, मकता, तखलुस, बहर। हामी चर्चा गरौँ पहिले शेरको। शेर दुई दुई पङ्क्ति मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यही दुई पङ्क्तिलाई नै गजलको शेर भन्ने गरिन्छ। शेरको पहिलो पङ्क्तिलाई मिश्रा ए उला र दोस्रो पङ्क्तिलाई मिश्रा ए सानी भनिन्छ। सामान्यतया पूर्ण गजलमा पाँचवटा शेर हुने गर्दछन्, तर यसको कुनै कडी कडाउ नियम नभएको हुनाले गजल गोले कम्तीमा तिनवटा शेरदेखि जति पनि शेर लेख्न सक्दछ, तर एकदम कम शेर र एकदम अधिक शेरलाई पनि राम्रो मानिँदैन। तसर्थ पाँचवटा शेर भएको गजललाई भने आदर्श गजल मानिने गरिन्छ। अब हामी चर्चा गरौँ काफिया। हजुर, काफिया समस्वरात्मक रूपमा रदीफभन्दा ठिक अगाडि बारम्बार दोहोरिएर आउने शब्द नै काफिया हो। काफिया शब्दको अर्थ अरबी भाषामा पनि बारम्बार आउने नै हुन्छ र हामीले यो बुझ्न आवश्यक छ कि गजल विधा अरब, फारस, हिन्दुस्तान हुँदै नेपालमा भित्रिएको विधा हो। तसर्थ अरबी भाषामा बारम्बार आउने वा काफिया गजलको त्यो तत्त्व हो जुन तत्त्व गजल बिना जुन तत्व बिना हाम्रो यो गजल नै अधुरो हुन्छ। गजल भन्ने विधाको अलग्गै पहिचान हुँदैन। अझ यसो भनौँ, काफिया नै गजलको मुटु हो। गजल विधा भनेर छुट्याउने माध्यम हो यो काफिया। काफियालाई पनि सामान्यतया चार प्रकारले छुट्याउन सकिन्छ। एकमा पूर्ण काफिया, आंशिक वा शाब्दिक काफिया, एक अक्षरी काफिया र मिलित काफिया। हामी आज पूर्ण काफियाको बारेमा केही चर्चा गर्नेछौँ। पूर्ण काफिया भन्नाले सिङ्गो शब्द नै काफियाको रूपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै खाम, नाम, याम, लाम, दाम र त्यस्तै अर्को गाउँ, जाउँ, आउँ, पाउँ, धाउँ इत्यादि। पूर्ण काफिया प्रयोग गरेर लेखेको गजलको एउटा उदाहरण म तपाईँलाई वाचन गरेर सुनाउनेछु। पूर्ण काफिया प्रयोग गरेर लेखिएको गजल यस प्रकार रहेको छ। नखोलेरै राखिएको एउटा बन्द खाम थियो। नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। कताबाट उजाडियो मनको सानो फुलबारी, कताबाट उजाडियो मनको सानो फुलबारी, भर्खरै त फुलहरूको यहाँ फुल्ने याम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो। आज किन यहाँ कोही केही पनि देखिएन, आज किन यहाँ केही पनि देखिएन, हिजै मात्र सपना खोज्ने आँखाहरूको लाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो। सधैँ सधैँ बग्ने खोली एकैछिन रोकिदेऊ, सधैँ सधैँ बग्ने खोली एकैछिन रोकिदेऊ, तिम्रो बेगसँग मलाई अलिकति काम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो। मनमा दियो विश्वासको नबोलेको जिन्दगीमा, मनमा दियो विश्वासको नबोलेको जिन्दगीमा, धेरै धेरै अन्धकार थोरै मात्र घाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। हजुर, यो गजल थियो काठमाडौँ निवासी गजलकार ललितजन रावलजीको। आज मैले गजलका तत्त्वहरू र पूर्ण काफियामा गजल कसरी लेखिन्छ भन्ने बारे सुनाए। अब अर्को हप्ता आंशिक वा शाब्दिक काफियाको बारेमा बताउनेछु। मलाई लाग्छ आज पूर्ण काफियाको बारेमा जान्नुभयो होला। अब भने एउटा साङ्गीतिक गजल जोड्न चाहन्छु। शब्द रहेको छ डाक्टर कृष्ण हरि बरालको, भने स्वर रहेको छ निरा राणा भाटको। कति बोलेर पछुताउँछन्। पछुताउँछन् मन बोलेर पछुताउँछन्। कति बोले र पछताउँछन् मन बोले र पछताउँछन्। तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लगन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। साउदी कतारतिर काम छैन अब, साउदी कतारतिर काम छैन अब, पसिनाको मूल्य सर दाम छैन अब। अरब खाडी भरिए नेपाली दाजुभाइ, अरब खाडी भरिए नेपाली दाजुभाइ, वीर गोर्खालीको यहाँ नाम छैन अब, साउदी कतारतिर काम छैन अब। दिन रात जोखिम मोल्दै जिएका छौँ, दिन रात जोखिम मोल्दै जिएका छौँ, पीर वेदना चोटको दाम छैन अब, साउदी कतारतिर काम छैन अब। अन्याय दुःख कष्टमा भौतारिदा, अन्याय दुःख कष्टमा भौतारिदा, ईश्वर पुज्ने मन्दिर धाम छैन अब, साउदी कतारतिर काम छैन अब। 60 डिग्री प्रचण्ड तापमा ढल्दाखेरि, 60 डिग्री प्रचण्ड तापमा ढल्दाखेरि, शीतलताको छहारी ठाम छैन अब, साउदी कतारतिर काम छैन अब। उराट उजाट रेगिस्तानी भूमिमा, उराट उजाड रेगिस्तानी भूमिमा, बसन्त ऋतु पालुवाको याम छैन अब, साउदी कतारतिर काम छैन अब, पसिनाको मूल्य सरह दाम छैन अब। हजुर, साङ्गीतिक आवाज पश्चात वाचन गरे 5 थर स्थायी निवासी हाल कतारमा कार्यरत रहनुभएको साहित्य अनुरागी 5 थरे छिटो रोमन पीडाजीको गजल। यो सुन्दर गजल लेखी पठाउनु भएकोमा हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँको गजलीय सहभागिता रहनेछ भन्ने पूर्ण विश्वाससँगै अर्को गजल उठाउन चाहन्छु र यो गजल रहेको छ साहित्य अनुरागी मिलन मुक्तानजीको। उहाँ यो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ। उहाँको गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन्। तिम्रो लागि संसारकै खुसी दिउँला भन्थे, हाँसी हाँसी रमाएर सँगै जिउँला भन्थे, गर्मी चढ्दा प्यास बढी आत हर हर हुँदा, गर्मी चढ्दा प्यास बढी आत हर हर हुँदा, अञ्जुलीले उघारेर मूलको पानी पिउँला भन्थे, तिम्रो लागि संसारकै खुसी दिउँला भन्थे, सपना त सजाकै थिए बेहुली बनाई भित्र्याएर, सपना त सजाकै थिए बेहुली बनाई भित्र्याएर, जुनी भरि तिमीलाई अङ्गालोमा लिउँला भन्थे, तिम्रो लागि संसारकै खुसी दिउँला भन्थे, मलाई माया गर्ने भए त्यो ज्यान यतै सर्ने भए, मलाई माया गर्ने भए त्यो ज्यान यतै सर्ने भए, हाम्रो मन मिसाएर जतनले सिउँला भन्थे, तिम्रो लागि संसारकै खुसी दिउँला भन्थे, नाता अन्तै गाँसे पनि अरूसँगै हाँसे पनि, नाता अन्तै गाँसे पनि अरूसँगै हाँसे पनि, तिम्रो मिठो हाँसो हेर्न बाँचिदिउँला भन्थे, तिम्रो लागि संसारकै खुसी दिउँला भन्थे, हाँसी हाँसी रमाएर सँगै जिउँला भन्थे। मधुमल्ल मोरङ स्थायी निवासी हाल कतारमा कार्यरत रहनुभएको साहित्य अनुरागी मिलन मुक्तानजीले लेखी पठाउनु भएको यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि विगत दिनमा जस्तै गजलीय सहभागिता जनाउनु हुनेछ भन्ने दृढ सङ्कल्पका साथ अर्को गजल उठाउन चाहन्छु। यो गजलपछि भने एउटा साङ्गीतिक गजल जोड्नेछु। रचना रहेको छ विपिन किरणको, भने स्वर रहेको छ स्वरूपराज आचार्यको। बल गरेर त्यो मन यता मोड भन्दिनँ म, हजुर यही साङ्गीतिक आवाज जोड्नेछु। अहिलेलाई भने बाबिया चौरचार तिलकपुर सुर्खेत स्थायी निवासी भई हाल इन्डियामा रहनुभएको साहित्य अनुरागी कमल जलन आँसुजीको गजल। उहाँलाई यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद दिन चाहन्छु र उहाँका गजलहरू यसरी अगाडि बढेका छन्। सूर्यलाई छेक्ने आँट व्यर्थे भयो आज, सूर्यलाई छेक्ने आँट व्यर्थै भयो आज, चन्द्रमामा टेक्ने आँट व्यर्थै भयो आज, सपना झैँ लाग्छ यो जीवन किन किन, सपना झैँ लाग्छ यो जीवन किन किन, संसार पुरै देख्ने आँट व्यर्थै भयो आज, सूर्यलाई छेक्ने आँट व्यर्थै भयो आज। चाहना थियो मेरो विश्व चर्चित पार्ने, चाहना थियो मेरो विश्व चर्चित पार्ने, मिठो गजल लेख्ने आँट व्यर्थै भयो आज, सूर्यलाई छेक्ने आँट व्यर्थै भयो आज। साँचो प्रेमको बास मुटुमै त हुन्छ होला, साँचो प्रेमको बास मुटुमै त हुन्छ होला, पीडित छ सेक्ने आँट व्यर्थै भयो आज, सूर्यलाई छेक्ने आँट व्यर्थै भयो आज, चन्द्रमामा टेक्ने आँट व्यर्थै भयो आज। बलगरेर त्यो मन यता मोड भन्दिन, माया गर्छौ था छ मलाई छोड भन्दिन, बलगरेर त्यो मन यता मोड भन्दिन, माया गर्छौ था छ मलाई छोड भन्दिन, तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, मै सँग नाता जोड भन्दिन, सङ्गनाता जोड भन्दिन, माता माया गर्छु तिमीलाई, माता माया गर्छु तिमीलाई। सजिलो त कहाँ हुन्छ हिँड्न बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न मन पराई एउटालाई यात्रा नहोस् भिन्न गाह्रो हुन्छ कहिले काहीँ साँचो माया चिन्न तिम्रो माया टुक्का पारी ओड भन्दिन म फल नदिने वृक्षलाई ओड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन माता माया गर्छु तिमीलाई बलगरेर त्यो मन्यता मोड भन्दिन माया गर्छौ था छ मलाई छोड भन्दिन तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन् हो अनलाइन रेडियो हाम्रो संसार सूचना समाचार र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net तपाईँको अनलाइन साथी रेडियो हाम्रो संसार निर्दोष चाहमाथि किन घात गर्यौ निर्दोष चाहमाथि किन घात गर्यौ व्यर्थै पराई सामु किन वात गर्यौ थिएन स्वीकार्य मेरो निश्चल माया थिएन स्वीकार्य मेरो निश्चल माया यो दिलमाथि किन हातपात गर्यौ निर्दोष चाहमाथि किन घात गर्यौ मझधारमै छुटिनु थियो त फेरि मझधारमै छुटिनु थियो त फेरि त्यो यात्रासँगै किन सुरुवात गर्यौ निर्दोष चाहमाथि किन घात गर्यौ बेग्लै थियो तिम्रो मेरो संसार भने बेग्लै थियो तिम्रो मेरो संसार भने जिन्दगीमा सँगै किन मेलापात गर्यौ निर्दोष चाहमाथि किन घात गर्यौ व्यर्थै पराई सामु किन वात गर्यौ साङ्गीतिक आवाज प्रसाद वाचन गरे सुनसरी नेपाल स्थायी निवासी साहित्य अनुरागी टिभी सागरजीको गजल यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहुनेछ भन्ने विनम्र अनुरोध पनि गर्दछु श्रोता तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समय अभावको कारणले अब भने मैले तपाईँसँग बिदाको हात हल्लाउने बेला आइसकेको छ यतिन्जेलसम्म मेरो साथमा बसेर एचएस अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धवजीलाई पनि धन्यवाद दिन चाहन्छु श्रोता तपाईँसँग पनि यस्तै रचना गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला र तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो र यसलाई सुधार गर्न हामीले के गर्नुपर्छ सल्लाह र सुझावको पनि अपेक्षा गरेका छौँ कृपया लेखी पठाउन नभुल्नुहोला हाम्रो ठेगाना यस प्रकार रहेको छ डियर शान्ति 25@gmail.com मा मेल गरेर पनि पठाउन सक्नुहुनेछ भने info@hamrosansar.net मा पनि लेखी पठाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम गजल संसार लाइभ पिएनएन अनलाइन रेडियोमा पनि सुन्न सक्नुहुन्छ भने रेकर्ड मोहन बिहानी ब्लक चिसापानी नेपाल ब्लकमा पनि सुन्न सक्नुहुनेछ। अर्को हप्ता सोमबार पुनः आउने नै छु। त्यतिन्जेलसम्मलाई म कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्रविधि मित्र उद्धव तामाङ बिदा चाहन्छौँ। नमस्कार, शुभ सन्ध्या। तपाई सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लगअन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। हाम्रो संसार अनलाइन रेडियो र पिएनएन रेडियोको संयुक्त प्रयासमा सम्पूर्ण नेपाली मनहरूमा प्रस्तुत गर्दैछौँ कार्यक्रम सङ्गीत सन्ध्या। सङ्गीत सन्ध्यामा तपाईँले नेपाली गीत सङ्गीतका झन्कारबाट भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। इजरायलको समयअनुसार राति 9:30 बजे कार्यक्रम सङ्गीत सन्ध्या, तपाईँको रात्रिकालीन समयको साथी, हाम्रो संसार रेडियोको नयाँ प्रस्तुति। अब कार्यक्रम सञ्चालक म कुमार पौडेलको साथमा सुन्न नभुल्नुहोला। प्रत्यक्ष प्रसारण मार्फत तपाईँको हर रातको साथी सङ्गीत सन्ध्या। इजरायलको हाम्रो प्रयास, तपाईँ सबैको आधार। कार्यक्रम सङ्गीत सन्ध्या एचएस रेडियोको छुट्टै प्रस्तुतिमा अब छुट्टै प्रसारण हुँदैछ। सङ्गीत सन्ध्या। छुट्टै कथा, एउटा छुट्टै व्यथा, साहित्यको फरक धार, विभिन्न गीत सङ्गीतसँगै कथात्मक जीवनशैली। हाम्रो संसार अनलाइन रेडियोको तरङ्गमा उपन्यास र गीत, गीति उपन्यास। विभिन्न प्रकारको टेन्सनबाट मुक्त अनि दिनभरिको थकाइ मेटाउने एकमात्र हास्य व्यङ्ग कार्यक्रम फन टाइम, फन टाइम, फन टाइम, प्रत्येक हप्ताको आइतबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म सागर श्रेष्ठको साथमा मात्र हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोमा। का कुरा, आवाजका झन्कार, यो हो तपाईंकै कार्यक्रम गजल संसार, म संचालिका शान्ति पाखरिनको साथमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा। लगन गर्नुहोस् hsradio.hamrosansar.net।